www.attableeg.com, the reviver of Iman. نحمده ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لن ينال الله لحومها ولا دماؤها ولكن ينال تقوى منكم. صدق الله العظيم. نسبة التفاعل سے کئی باتیں ایسی ہیں جو شروع تک بیان کرنا ہے، مگر ایک مختصر وقت میں کہاں پر بیان کیا جا سکتا ہے. سب سے پہلی چیز تو قربانی کا مسئلہ ہے. اللہ تعالیٰ نے روز نیک ہم لوگوں کو دکھلایا الحمدللہ، ذی‌الحجہ کے مہینے تک پہنچ گئے، جس کی بڑی فضیلت ہے. اس کے 10 راتوں کی بھی بہت فضیلت ہے، اس کے لیے بہت سے فضائل ہیں. اس وجہ سے اس کا بھی استحضار ہونا چاہیے کہ وہ دن رات عبادت کی راتیں، عبادت کے دن ہیں. اللہ تعالی ہم سب لوگوں کو اپنی طاعت کی توفیق مرمت فرمائے، اور اس کو اپنے ذکر میں اور فکر میں، اپنی اطاعت اور فرما برداری میں گزارنے کی توفیق مرمت فرمائے. نوے دن کا تو سبھی کو معلوم ہے، لیکن نوے دن سے پہلے دنوں کی بھی، راتوں کی بھی فضیلت ہے. اللہ تعالیٰ ہم سب کو اس کی توفیق دے. ایک تو یہ مسئلہ ہے، دوسرے قربانی کا مسئلہ ہے. نبی اکرم صلی اللہ علیہ وسلم سے صحابہ نے عرض کیا، یا رسول اللہ مل اغاہی، یہ قربانی کیا ہے؟ صحابہ نے کیا مل اغاہی، مل اغاہی یہ قربانیاں کیا ہیں؟ فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے، سنت و ابیکم ابراہیم، تمہارے باپ ابراہیم کی سنت ہے. دوستو بزرگو، نبی اکرم صلی اللہ علیہ وسلم نے کتنا جامع لفظ فرمایا، سنت و اب، یہ نہیں کہا میری سنت ہے، دیکھیے اس میں بھی توازن ضروری ہے. کہہ رہے تھے میری سنت ہے، نہیں، سنت و ابیکم ابراہیم، ابراہیم علیہ السلام کی سنت ہے یہ، اور ہمارے لیے یہ سنت نہیں فرض ہے. جل فرض ہے، جو سامع استطاعت ہے ان کو قربانی کرنا چاہیے. ضروری نہیں کہ بہت بڑی قیمتی قربانی ہو، نہیں، جس کے ذمے فرض ہے وہ 300, 500, 1000 میں قربانی وہ ہو سکتی، فری زیادہ ہو سکتا ہے، وہ جتنی کی قربانی کریں. لیکن زیادہ بڑا بچا یا خسی دینے کے لیے قربانی نہ کرنا یہ گناہ گاری کی بات ہے. آپ کو قربانی کرنا ہے تاکہ فائدہ آپ کے ذمے جو ہے وہ ادا ہو جائے، بہت بڑا فائدہ ہے. اللہ ہم سب کو اسی توفیق دے. اور اس میں بھی یہی ہے کہ اخلاص ہونا چاہیے، جیسے سب عمل میں اخلاص کی ضرورت ہے، نماز روزہ اخلاصی کی ضرورت ہے. ان نمال اعمال و بنیاد، اعمال کا بدان نیتوں پر ہے، تو قربانی میں بھی یہی بات ہے. اس برابر قربانی کو بھی اللہ تعالیٰ کی رضا کے لیے، خوش نمدی کے لیے کرنا چاہیے. انا آتینا کل کوثر فصل ربک ونہر ان نشانی گور ابتر، ہم نے آپ کو کوثر دیا. کوثر حوض کوثر یا نہر کوثر، اس کی کیا تاریخ کتابوں میں دیکھ لیجیے، محبت سے پوچھ لیجیے کتنی فضیلت ہی کوثر کی. یہاں تک علماء نے کہا کہ سب جتنی نیکیاں سب اس کے اندر داخل ہیں، جتنی نعمتیں سب اس کے اندر داخل ہیں. تو کوثر نبی اکرم صلی اللہ علیہ وسلم کو دیا اللہ تعالیٰ نے اپنے فضل و کرم سے، تو کیا امتی اس میں شریک نہیں ہے؟ امتی بھی شریک ہے. اس بنا پر اللہ تعالیٰ کا بہت بڑا فضل و کرم ہے کہ جو کوئی نبی اکرم صلی اللہ علیہ وسلم کو ملا اس میں اس کی امت بھی شریک ہے. جہاں چاہتا ہے حضور اکرم صلی اللہ علیہ وسلم پانی پلائیں گے، جو متبع سنت لوگ ہیں ان کو پانی پلائیں گے. ہاں، وہ لوگ جنہوں نے حضور کی سنت کے خلاف یہاں کام کیا ہے ان کو حضور صلی اللہ علیہ وسلم اپنے ادھر سے ہٹا بھی دیں گے، یہ بھی حدیثوں میں آتا ہے. بہرحال نبی اکرم صلی اللہ علیہ وسلم کی فضیلت کیا کیا کم ہے کہ ہم نے آپ کو اور کسی نبی کو نہیں فرمایا، صرف نبی اکرم صلی اللہ علیہ وسلم کے بارے میں ہے. انا آتینا کل کوثر، ہم نے آپ کو کوثر دیا، خیر کثیر دیا. اس میں دین، ایمان، قرآن، جتنی چیزیں خیر کی ہو سکتی ہیں سب کوثر میں داخل ہیں. یہ نہیں صرف حوض کوثر دے دیا، نہیں، یہ اسی تفضیل کا صیغہ ہے. اس میں جتنی خیر کی چیزیں سب دے دیا، हमारे नजदीकी हौज कौशल पानी कौशल नहीं बल्कि इसके अंदर बड़ी बसात है और उम्मत उसके अंदर शरीफ है। लेकिन उसका फरीदा का फरीदे का शुक्रिया क्या है, फरमा रहे हैं फसलने रब का वनहर फसल अपने रब के लिए नमाज पढ़ी। जबकि हमने बेहतरीन नेमत आपको दिया तो आप बेहतरीन इबादत भी कीजिए और बेहतरीन इबादत नमाज है। अल्लाह ताला ने इस सूरह में बयान फरमाया कि बेहतरीन नेमत से हमने नवाजा तो बेहतरीन इताअत फरमाबरदारी और ताअत इबादत भी आप भी तो कीजिए। फसल ले ले रब के वनहर तो अपने रब के लिए नमाज पढ़िए। किसके लिए? रब के लिए, बुतों के लिए नहीं और किसी की नरसानी के लिए नहीं बल्कि अपने रब के लिए। बात की हमने आपको दिया तो आप भी हमारे लिए कीजिए, किसी बुत के लिए आप इबादत न कीजिए न कुर्बानी कीजिए। इबरा पर इस सूरह में पूरा बहुत जबरदस्त मजामीन मुस्लिम है। इस सूरह में फसल लेने रब का आप अपने रब के लिए नमाज पढ़िए, वनहर और कुर्बानी कीजिए। किसके लिए? रब के लिए, अल्लाह के लिए, बुतों के लिए नहीं। वो भी कुर्बानी करते थे, वह आज भी कुर्बानी करते थे मगर अल्लाह ताला ने कर्ज लगा दी कि आपकी कुर्बानी में और उनकी कुर्बानी में फर्क है। उनकी कुर्बानी भी बछड़ों की और बैलों की है, जिसकी भी होती रही हो, ऊँटों की थी, आपकी भी वैसे ही होगी, लेकिन नियत का फर्क है। वो लोग कुर्बानी करते थे बुतों के लिए, आप कुर्बानी कीजिए मेरे लिए। अल्लाह ताला का शुक्र है कि उम्मत कर रही है, बस अपने नियतों के तस्लीह की जरूरत है कि इसके अंदर इखलास हो, रिया ना हो, सुनाने के लिए ना हो। इस बिना पर इस सूरत में अल्लाह ताला ने अमल का भी जिक्र फरमा दिया। नमाज क्या है? इबादत बदनी है और कुर्बानी इबादत माली है। जब दोनों करोगे तो अल्लाह का कुल व कबूल हासिल होगा। बहरहाल एक ये है, इब्राहिम अलैहिस्सलाम ने कुर्बानी किया है, उस कुर्बानी का वाक्य तमाम लोगों को मालूम है। हुक्म हुआ था कि इस्माइल को जबह कर दो, कितने मुश्किल बच्चे पैदा होते हैं, लेकिन हुक्म हुआ कुर्बानी। चुनाचा उन्होंने कुर्बानी के लिए तैयारी कर लिया, छुरी भी तेज कर लिया, लेकिन अल्लाह की तरफ से हुक्म हुआ कि बस कुर्बानी अब दूसरे तरीके से होगी, दुब्बे से हो गई। उसी कुर्बानी की सुन्नत हम अदा कर रहे हैं। जाहिर कि उन्होंने किस खुलूस से इस्माइल इस्लाम को कुर्बानी करने की नीयत की होगी अल्लाह ताला ने। लेकिन एक बात और मैं बतलाबा करना चाहता हूँ कि इब्राहिम अलैहिस्सलाम की बरकरी, उनकी बड़ाई तो जाहिर है कि उन्होंने कुर्बानी के लिए अपने बच्चे को पेश कर दिया, लेकिन इस्माइल इस्लाम को सोचिए कि कैसी इताअत फरमा बजाई थी। आज मैं अपने जवानों से यही कहना चाहता हूँ, अब भी बाप अपने औलाद के साथ इसी किस्म का मामला करता है, लेकिन औलाद बाप के साथ मामला नहीं करता। आम नाफरमानियां हैं बापों के साथ। हदीसों में भी आता है कि एक जमाना ऐसा आएगा कि बाप की फरमाबरदारी नहीं होगी, दोस्तों की फरमाबरदारी होगी। जितनी दोस्तों की वक़्त होगी उतनी माँ बाप की वक़्त नहीं होगी। ये बुरा हाल है। इस बिना पर हमारे जवानों को भी माँ बाप के इताअत और फरमाबरदारी का खास एहतमाम होना चाहिए, उसकी वजह से रहमत नाजिल होगी। जिस घर में नाफरमानी होगी उस घर में बरकत नहीं आ सकती। आता है रवायतों में, बालू कहते हैं फा बहुत बड़ा गुना है, मैं कहता हूँ बहुत बड़ा गुना सब न कहो। माँ बाप के हकूक नाफरमानी सबसे बड़ी ये है गुना, सिर की बात है गुना की। हकूकुल वालदैन, वालदैन की नाफरमानी गुनाह कबीरा में से भी बड़ा है। आज उसमें आम इब्तिला है। इस दरा पर इसकी भी परहेज, इस्लाह की फिक्र करो, थोड़े से ला तना उफ रहो, उनको झेको भी मत, उफ भी मत करो। ये सब चीजें रवायतों में है। अल्लाह ताला हम सब लोगों को से भी इस किसी में जो इंतसाब में कमी हुई है अल्लाह उसको पूरी फरमा दे। मैं तो सच कहता हूँ, कहने का मैं अपने घर में से कहता था वालदा से, मैंने अपने वालदा की फरमाबरदारी की है कि नहीं, कहते नहीं आपने कौन किया। अल्लाह ताला इन हजरात को खुश रखे, मगफरत फरमाए, बराबर दुआ करते रहना चाहिए। मरने के बाद साहबा ने किया यार सूरल्ला, माँ बाप के इतने हकूक हैं, उनके मरने के बाद क्या हो? कहा उनके दोस्तों के साथ अच्छा मामला करो, ये हक है, यानी उनके लिए तो दुआ करो। ये दूसरी बात, ये बात मैं कह रहा हूँ कि उनके जो मिलने जुलने वाले लोग हैं उनसे अच्छा मामला करो तो उनका कुछ हक अदा होगा। ये है कुर्बानी। अल्लाह ताला हम सबको इसकी तौफीक दे। चौथी चीज वो है जो अफ्रीका में जो आग लगी हुई है, अल्लाह सब हम लोग के लोग हैं, ऐसा अभाव हम लोग क्या है खत्म करो करो क्या हम लोग देखी दुकान समझे इस जगह पर हम लोगों को भी दुआ करना चाहिए अल्लाह ताला से कि अल्लाह ताला अमन अमान का फरमाए वहां क्या बात है क्या नहीं है ये तो सबको मालूम है कि अरबों रुपये की दुकानें जला दी तो हमारे हम एक दुकान को देख के आए हैं अभी यहां से मेरा ख्याल है उस सड़क तक तो गड़ रही हुई दुकान कोई चीज नहीं थी जिसमें दुनिया की न रही हो वो जला दी वो उनका फोन आया बहुत रो रहे थे मौलाना वो दुकान और एक दो तो सभी की ऐसी दुकानें जल गई हैं तो ये बहुत ही मुसीबत का वक्त है मुसीबत के वक्त में अपने भाइयों का साथ देना चाहिए अब हाथ और पैसे तो हम लोग दे नहीं सकते लेकिन दुआ से दे सकते हैं फरमाते हैं हदीसों में आता है कि अगर मशरिक के मुसलमान को कोई दर्द पहुंचे तो मगरिब के मुसलमान को दर्दमंद होना चाहिए कम से कम इतना तो होना चाहिए अखबार को इसलिए न पढ़ो तो बस खबर छोड़ लिया नहीं उस वक्त दुआ करो ये अल्लाह मुसीबतें हैं हमारे भाइयों पर इन मुसीबतों को दूर फरमा दिए ऐसा नोनी मुंह में इसी तरीके से मैंने ये कहा साहब ये पहुंच भी जाए बात इस वक्त सबसे अहम होती बात इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन है ये नहीं कि एक कोई मुसीबत आई आपने एक बचाव पढ़ लिया नहीं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के एक मामूली जख्म होगा मामूली बार बार हुजूर सल्लल्लाहु अलैहि वसल्लम इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन पढ़ रहे थे हजरत आयशा तब चुप रहने वाली कहा या रसूल अल्लाह ये कौन सा जख्म हो गया कि आप इसके लिए बार बार इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन पढ़ रहे हैं वही कर सकते हैं दूसरा नहीं कर सकते अबू बकर सिद्दीक भी नहीं कर सकते थे बीवी कर सकती थी उन्होंने कहा या रसूलल्लाह कौन सा जख्म आपको लग गया कि आप बार बार इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन पढ़ रहे हैं फरमाए ऐ आयशा तुम इसकी आकबत से बाखबर नहीं हो नतीजा इसका क्या हो सकता है वो मैं देख रहा हूं इस छोटे से जख्म नहीं होता बड़े बड़े फोड़े निकल आते हैं हमने सुना बालों के यहां खराश था इस वजह से पूरा बदल सड़ गया और काट दिया गया मर भी गया मैंने सुना बहुत तो छोटे से जख्म को कम न समझे तो हजरत आयशा मालूम हुआ कि मुसीबत के बाद इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन पढ़ना नहीं यानी कि एक मरतबा पढ़ दिया काफी हो गया उसका वजीफा बनाइए उन हजरात के लिए वजीफा कि अल्लाह ताला उन लोगों को भी मुसीबतों से बचाए और हम लोगों को भी बचाए कोई ठीक नहीं कब क्या अल्लाह ताला हम सब लोगों को आकबत के दुरुस्त करने की फिक्र पैदा फरमाए और दुनिया में जो अल्लाह ताला के रसूल सल्लल्लाहु अलैहि वसल्लम जिन नुस्खे तजवीज करके गए हैं उनको अमल में लाने की जरूरत है जब तुम बुराई देखो तो फौरन नेकी करो फरमाए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इत्तकिल्लाह हैसु मा कुंत व अत्बि सय्यत हसनतम हुआ व खालिक अन्नास बिखुल्क़िन हसन सबसे छोटी हदीस है मेरा ख्याल है मैं कहता हूं हर मुल्क में है कि जैसे पाशनी में सबसे छोटी सुरक्षा है इन्ना अतैना अभी बताया और ये हदीस सबसे छोटी है जिसमें तमाम मजामीन आ गए हैं इत्तकिल्लाह हैसु मा कुंत जहां कहीं भी रहो अल्लाह से डरते रहो हवाई जहाज पर हो कनाडा में हो अमेरिका में हो कहीं भी हो जंगलात में हो सबसे पेश आता थी हदीस मुझे याद आती है जंगलात से गुजर कहीं उधर से उधर से तो मुझे यह हदीस याद आती है इत्तकिल्लाह हैसु मा कुंत जहां कहीं भी रहो अल्लाह से डरते रहो अल्लाह यहां भी है अगर यहां कोई नया चीज है तो समझ लो कि अल्लाह देख रहा है और वहां भी जहां तो भी ऐसे लोग मिलते हैं जो नजर रखते हैं हम लोगों पर ये चीज मरा ये खा रहे हैं मालूम है आपको हाँ भाई मालूम ये फोन आते हैं बतलाते हैं नहीं ये चीजें पेप्सी है शराब है सब चीजों में इस्तेमाल होता है अल्लाह कहते मुझे यह हदीस बहुत याद आती है इत्तकिल्लाह हैसु मा कुंत का जहां कहीं भी रहो अल्लाह से डरते रहो ये हदीस और दूसरी दूसरा टुकड़ा अत्यधिक सही है तर हसन है तम हुआ कोई बुराई हो जाए बर बिनाए बशरियत बर बिनाए शहवत बर बिनाए तबीयत जैसे भी गुनाह कोई हो जाए छोटा छोटा फौरन उसके बाद नेकी कर लो और नेकी का अदना जरिए है कि अस्तगफिरुल्लाह पढ़ लो मां थानी फरमाते हैं कि नक्द गुनाह का नक्द उसका इलाज होना चाहिए जैसे कोई गुनाह हुआ तो ये नहीं कि तहज्जुद के बाद छोड़ दो नहीं तुमसे कोई बदनजरी होगी कोई बात होगी फौरन अस्तगफिरुल्लाह पढ़ लो तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं है कि इत्तकिल्लाह हैसु मा कुंत व अत्बि सय्यत हसनतम हुआ कोई बुराई हो जाए छोटी या बड़ी उसके बाद तौबा कर लो अस्तगफिरुल्लाह पढ़ लो सुभान अल्लाह तौबा भी नहीं है सुभान अल्लाह पढ़ लो अल्हम्दुलिल्लाह पढ़ लो इंशाअल्लाहुल अजीज अल्लाह के इरशाद के मुताबिक वो गुनाह दिखाई नहीं जाएगा बहुत ऐसे इस तरह पर इस चीज को हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया وَأَدْبَرِ السَّيَّةَ الْحَسَنَةَ کم ہوا. اور تیسری چیز یہ فرمائی وہ خالق الناس بخلقٍ حسن، لوگوں کے ساتھ اچھا معاملہ کرو. تین جز کا ٹکڑا جیسے الناس ہے نا تین جز، اس طرح اس حدیث کے بھی تین جز ہیں، تینوں اہم ہیں. اتق اللہ، اللہ سے ڈرو، اتق اللہ حیث ما کنت، واتبع السیئة الحسنة تمحا، وخالق النار بخلق حسن. یہ تھی یہ حدیثیں ہیں. میں تمہیں بتاؤں ہر مسلمان کو اس کو یاد رہنا چاہیے. بہت سے اشعار یاد ہیں غالب کے دیوان کے، لیکن حضور کی حدیثیں دس لوگوں کو یاد نہیں ہیں. حالانکہ چھوٹی چھوٹی حدیثیں یاد ہو سکتی ہیں، لیکن اس کی طرح التفات نہیں ہے. نبی جس کا دعویٰ ہے، جس کی محبت کا دعویٰ ہے، جس کی عقیدت کا دعویٰ ہے، جس کی شفاعت کا دعویٰ ہے، جس کی ہم سے مشی، لیکن اس کی کتنی باتیں کس کو یاد ہے. یہ نہایت چھوٹی حدیث ہے، لیکن کتنے لوگ یاد ہے. اتق اللہ حسب ما کنت واتبعی سیئت الحسنہ تمحا، کوئی برائی ہو جائے اس کا حسنہ کر لو. حسنہ مراد استغفر اللہ پڑھ لو، پڑھ لو الحمدللہ، پڑھ لو سبحان اللہ، پڑھ لو ان الحسنات، ان الحسنات یذہبن السیئات. قرآن کہتا ہے ان الحسنات یذہبن السیئات، حسنات جو ہے سیئات کو دفع کر دیتے ہیں. جی عمدہ حسنات سیئات کو دفع. اس میں آپ یہ وقت ایسا ہے دوستو کہ اپنی اصلاح کی بھی فکر ہونی چاہیے، زیادہ ہونی چاہیے. اپنے اولاد کی اصلاح کی فکر، اخلاقیات ان کے اچھے ہوں، معاملات اچھے ہیں، معاشرت اچھے ہوں. اتق اللہ ہے سما کن، جہاں کہیں بھی رہو اللہ سے ڈرتے رہو، کسی کو اپنے سے اذیت نہ پہنچاؤ. نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا المسلم من سلم المسلمون من لسانی ودی، مسلمان وہ ہیں جس کے ہاتھ اور زبان سے لوگ سالم رہیں. یہ سب کے لیے مانا، میرے لیے بھی ہے اور آپ کے لیے بھی. میں بھی غلط ہاتھ اٹھا نہیں سکتا طلبہ پر، اس کا بھی سوال ہو سکتا ہے کہ غلط نے کیوں مارا، کیوں ڈانٹا. اس کی بھی فکر ہونی چاہیے کہ اپنے گھروں میں بھی ظلم نہ ہونے پائے، اپنے پڑوسیوں کے ساتھ ظلم نہ ہونے پائے. میں دوست عدل و انصاف کا پڑھنا ہمارے دامن میں عالم ہونا چاہیے. اللہ ہم سب کو توفیق دے. وآخر دعوانا الحمد للہ رب العالمین. کئی مضمون تھا بیان ہو گیا، جیسی کی بات میں بیان کیا خدمت میں شاید ہو سکتا پہنچ جائے گی، اتنی ابھی پہنچ سکتی ہے. اللہ تعالیٰ ہم سب لوگوں کو صحیح بات کہنے کی، صحیح رہبری کی توفیق فرمائے. وآخر دعوانا الحمد للہ رب العالمین.